नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, गोर्खा फुजेल साथका कृष्ण प्रसाद अधिकारी हत्यारमा पक्राउ परेका दुईजनाको आजदेखि चितवन जिल्ला अदालतमा बयान सुरु भएको छ। प्रहरीले आज अपरान्ह 4:45 बजे जिल्ला अदालतमा पुर्याएपछि उनीहरूको बयान सुरु भएको हो। पक्राउ परेका 72 वर्षीय छविलाल पौडेलको आजदेखि बयान सुरु भएको जिल्ला अदालतका श्रेष्ठदार विद्याराज पौडेलले जानकारी दिनुभयो। छविलालको बयान आज नसकेकाले भोलि फेरि बयान लिने उहाँले जानकारी दिनुभयो। अर्का आरोपित भीमसेन पौडेलको भोलि बयान लिने अदालतले जनाएको छ। उनीहरूको बयान सकिएपछि मात्र थुन्चेकका लागि भोलिदेखि नै बस सुरु हुने श्रेष्ठदार पौडेलले जानकारी दिनुभयो। थुन्चेक बसमा प्रतिवादीका तर्फबाट काठमाडौँ र चितवनका गरी 20 जना वकिलले बहस गर्ने बताइएको छ। यसअघि आज बिहानै थुन्चेक आदेशका लागि आरोपितहरूलाई अदालत लगिएको भए पनि अदालतमा भिडभाड भएको भन्दै प्रहरीले तत्कालै 2 जनालाई फर्काएर लगेको थियो। एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका कार्यकर्ताले चितवनको भरतपुर 24 कोटी र रत्नगरमा चक्काजाम गरेका छन्। गोर्खा फुजेलका कृष्ण अधिकारी हत्या अभियोगमा पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै उनीहरूले 2 बजेदेखि 3 बजेसम्म 1 घण्टा चक्काजाम गरेका हुन्। अधिकारी हत्या प्रकरणमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई बिनाशर्त छाडिनुपर्ने माग गर्दै चक्काजाम गरिएको माओवादीले जनाएको छ। चक्काजामपछि भरतपुरमा आयोजित गोणसभामा बोल्दै एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज नारायण दाहालले नेपाली कङ्ग्रेस र नेकपा एमाले शान्ति प्रक्रियामा भएको सहमति उल्लङ्घन गर्दै द्वन्द्व बढाउने बाटोमा लागेको बताउनुभयो। उहाँले सरकारले सत्य निरूपण आयोग गठन गरेर द्वन्द्वकालीन घटनालाई समाधान गर्नतर्फ नलागेर मुलुकमा द्वन्द्व सिर्जना गर्न लागेको आरोप लगाउनुभयो। उहाँले 60-65 वर्षीय वृद्ध 4 महिनासम्म अनसन बस्ने मान्छे बाँच्न नसक्ने भन्दै अनसनको नाममा डलर कमाउने खेती गरेको आरोप पनि लगाउनुभयो। उहाँले द्वन्द्वकालीन घटनाका मुद्दालाई सरकारले तुरन्त फिर्ता नलिए फेरि आन्दोलनको विकल्प नहुने दावी समेत गर्नुभयो। त्यस्तै नेकपा माओवादीका जिल्ला इन्चार्ज घनश्याम सापकोटाले सरकारले वास्तविक दोषीलाई कारवाही गर्न छोडी 75 वर्षीय निर्दोष वृद्धलाई समातेर दोषीलाई कारवाही गर्न नसकेको बताउनुभयो। आइतबार जिल्ला प्रहरीले अधिकारी हत्यामा संलग्न भएको आरोपमा 13 जना विरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो। चितवनका अभिभावकहरूले अझै पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेका छन्। छोरालाई निजी र छोरीलाई सरकारी विद्यालय पठाउने क्रमले लैङ्गिक विभेद कायमै रहेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ। सबैको हकमा यो लागू नभए पनि केहीमा भने अझै पनि समस्या देखिएको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा 53.34% छात्राले अध्ययन गरेका थिए भने निजीमा 46.53% छात्राले मात्र अध्ययन गरेका थिए। गत शैक्षिक सत्रमा चितवनमा 1,59,232 जना विद्यार्थी अध्ययनरत रहेका थिए। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले कुल विद्यार्थीको संख्यामा छात्रा बढिरहेको बताउनुभयो। छात्राको संख्या 80,745 अर्थात् 50.74% रहेको छ भने छात्राको संख्या 78,378 अर्थात् 49.26% रहेको छ। जिल्ला शिक्षा अधिकारी शर्माले छोराछोरी बीचको विभेद चितवनमा शिक्षामा अझै पनि रहेको बताउनुभयो। जिल्लामा विद्यालय बाहिर 2% मात्र विद्यार्थी रहेको उल्लेख गर्दै ती विद्यार्थीमा छात्र छात्रा संख्या पहिचान नभएको बताउनुभयो। शैक्षिक सत्रसँगै आजदेखि विद्यालय विद्यार्थी भर्ना अभियान सुरु भएको छ। अघिल्ला वर्षहरू जस्तै वैशाख 2 गतेदेखि 15 गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ। 5 वर्ष उमेर पुगेका सबै बालबालिकाहरूलाई नजिकको विद्यालयमा भर्ना गर्न मन्त्रालयले सबै अभिभावक शिक्षक तथा सरकारवालासँग आग्रह गरेको छ। यस्तै भर्ना हुन आउने कुनै पनि बालबालिकालाई नफर्काउन पनि मन्त्रालयले विद्यालयहरूको ध्यानाकर्षण गराएको छ। नानी बाबु रमाई रमाई स्कुल आऊ, पढिसकी सधैँभरि खुसीले रमाऊ भन्ने नाराका साथ थालिएको भर्ना अभियान वैशाख महिनाभर चल्नेछ। जिल्ला शिक्षा कार्यालय चितवनले विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढी भए पनि बीचमा छोड्ने अवस्था अहिलेको प्रमुख चुनौतीको विषय रहेको जनाएको छ। कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सो जानकारी गराउनु भएको हो। जिल्लामा अझै पनि 2% बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक गर्दै 16 गाविस र भरतपुर नगरपालिकाको उडा नम्बर 6 बालबालिका विद्यालय बाहिर नरहेको समेत जनाइएको छ। गरिबी लगायतका कारण 2% बालबालिका विद्यालयमा भर्ना हुन नसक्ने र भर्ना भएपछि बीचमा छाड्ने अवस्था रहेको भन्दै बालबालिकाहरूलाई सडकमा पुग्न नदिनको लागि आय आर्जन कार्यक्रम समेत सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। आजदेखि वैशाख 14 गतेसम्म पहिलो चरणको भर्ना अन्तर्गत मुस्कान सहितको फूल र अबिरले स्थानीय संस्कृति अनुसार बालबालिकाहरूलाई विद्यालयमा स्वागत गरिने बताइएको छ। त्यस्तै 15 गतेदेखि 30 गतेसम्म विद्यालयमा बालबालिका भर्ना नभएका क्षेत्र तथा घर परिवार पत्ता लगाउने, बीचमा पढाइ छाडेका बालबालिकाहरूलाई सामुदायिक खुल्ला वा वैकल्पिक विद्यालयहरूमा भर्ना गराउन घर दैलो कार्यक्रम गर्ने पनि जनाइएको छ। कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले शिक्षा क्षेत्रमा व्यापारीकरण बढेको भन्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले नेकपा एमालेको आसन्न महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष बनाउने दावी गर्नुभएको छ। पार्टीका नेता तथा कार्यकर्ताबाट ओलीको आवश्यकता औल्याउँदै पार्टीको एकताका लागि नेता ओलीलाई अध्यक्ष बनाइ छाड्ने जिकिर गर्नुभयो। चितवनको भरतपुर स्थित पुष्पाञ्जली अस्पतालमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बस्नेतले पार्टीको नवौं महाधिवेशनबाट ओलीलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने दावी गर्नुभएको हो। केपी ओलीको स्वास्थ्यको विषयलाई लिएर गम्भीर षड्यन्त्र भएको आरोप लगाउँदै नेता बस्नेतले पार्टीको गुटगत राजनैतिक अन्त्यका लागि पनि आफू यसमा लागेको बताउनुभयो। अध्यक्ष बस्नेतले वर्तमान सरकारको काम कारवाहीप्रति खासै चित्त नबुझेको भन्दै यो सरकार सुस्त रहेको आरोप लगाउनुभयो। उहाँले कङ्ग्रेस र एमाले मित्रवत प्रतिस्पर्धी भएको उल्लेख गर्दै यी दुई दल मिलेर अगाडि बढे देशले गति लिने विश्वास लिनुभयो। माओवादीले अटेर गरे कङ्ग्रेस एमाले उसलाई छोड्ने आँट गर्नुपर्ने बस्नेतको भनाइ थियो। अध्यक्ष बस्नेतले गोर्खा फुजेलका कृष्ण प्रसाद हत्या प्रकरणमा अपराधीहरूलाई राजनैतिक नजरले हेर्न नहुने भन्दै अपराधीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभयो। नेपाल सरकारले हिजोदेखि लागू गरेको मेलमिलाप ऐन 2068 को स्वागत गर्दै मेलमिलापकर्ताहरूले 7 बुँदे चितवन घोषणा पत्र जारी गरेका छन्। संवाद मेलमिलाप र द्वन्द्व व्यवस्थापन सम्बन्धी विषयक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा देशभरबाट प्रतिनिधित्व गर्दै चितवनमा सामेल भएका मेलमिलापकर्ताहरूले आज नानगढमा पत्रकार सम्मेलनको आयोजना गरी सो घोषणापत्र जारी गरेका हुन्। प्रशिक्षक प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल मेलमिलाप विकास समाजका अध्यक्ष महेन्द्र प्रसाईले मेलमिलाप ऐन 2068 को बारेमा प्रकाश पार्दै यसको द्वन्द्व जरिवाना र फौजदारी मुद्दासँग कुनै संलग्नता नहुने बताउनुभयो। उहाँले यो ऐनले समाजमा मेलमिलापको माध्यमबाट छिटो छरितो तथा सरल प्रक्रियाबाट विवाद समाधान हुने र सर्वसाधारणको हित र सुविधा कायम गर्न सहज जानकारी गराउनुभयो। अनियन्त्रित रूपले गाडी भित्र नै प्रक्रिया रोक्नुपर्ने यातायात व्यवसायहरूले माग गरेका छन्। सानो सडकमा अनियन्त्रित रूपले गुड्ने बढी सवारीको चाप थेग्न नसक्दा दुर्घटनामा वृद्धि भएको उनीहरूको ठम्याइ छ। नारायणी यातायात व्यवसाय सङ्घको क्षेत्रीय भेला तथा अन्तर्क्रियामा सहभागी यातायात व्यवसायहरूले सडक विस्तार गरेर मात्र सवारी सङ्ख्या बढाउन सुझाव दिएका छन्। कार्यक्रममा बोल्दै नारायणी यातायात व्यवसाय सङ्घका केन्द्रीय अध्यक्ष गोकर्ण पराजुरीले सँगसँग आबद्ध यात्रु वाहक र मालवाहक यातायातको समस्या र सुझावलाई सङ्कलन गरी सम्बन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो। कार्यक्रममा काठमाडौँ, बेरिगञ्ज, हेटौँडा र चितवनका प्रतिनिधिमूलक व्यवसायहरूको सहभागिता रहेको नारायणी यातायात व्यवसाय सङ्घ चितवनका कार्यालय प्रमुख शङ्कर गिरीले जानकारी दिनुभयो। ट्रक व्यवसाय महासङ्घका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रम नारायणी यातायात व्यवसाय सङ्घका केन्द्रीय अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। चितवन जिल्लामा मोटरसाइकलका दुर्घटनाहरू कम हुन थालेका छन्। पछिल्लो समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मापसे चेक जाँच बिना हेलमेट लगाई चढ्ने हेलमेट लगाउने तीनजना चढ्ने प्लस टू पढ्ने विद्यार्थीहरूलाई मोटरसाइकल चलाउन रोक लगाएपछि जिल्लामा मोटरसाइकलबाट हुने दुर्घटनामा कमी आउन थालेको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार पहिले मोटरसाइकल दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढी हुने गरे पनि चैत महिनामा भने मोटरसाइकल दुर्घटनाबाट एकजनाको पनि मृत्यु भएको छैन। आर्थिक वर्षबाट यता चितवनमा विभिन्न सवारी दुर्घटनामा पनि 70 जनाको मृत्यु भएको छ भने 209 जना घाइते भएका छन्। झुटपानी नौमा रहेको चतुर्मुखी सामुदायिक वनमा वन्य जन्तुलाई पानीको व्यवस्था गर्न सिमसार ताल निर्माणको काम सुरु गरिएको छ। सुखायाममा पानीको अभावले वन्यजन्तुहरूलाई समस्या पर्न थालेपछि सामुदायिक वनले ताल निर्माणको काम सुरु गरेको वनका अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिनुभयो। आज एक कार्यक्रमको आयोजना गरी ताल निर्माणको काम सुरु गरेको सामुदायिक वनले जनाएको छ। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत ओमनाथ सुवेदी र राष्ट्रिय प्रकृति संरक्षण कोषका ओभरसियर आनन्द थापाले ताल खन्ने कामको थालनी गर्नुभएको थियो। कार्यक्रम वनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो। चितवनको कविलास दुई जुगेडीमा सलको पिङ बनाई खेल्न खोज्दा एक बालिकाको मृत्यु भएको छ। घरमा कपडा सुकाउन टाँकिएको तारमा हिजो साँझ पिङ खेल्न खोज्दा सोही सलको पाँसो लागेर गम्भीर बनेकी 8 वर्षकी देविका गुरुङको गैराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि राति नै उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको भए पनि राति नै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत मकवानपुरका 17 गाविसमा पिछडेका चेपाङ समुदायका लागि निर्माणाधीन 97 आवास गृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आवास गृह निर्माणका लागि स्थानीय उपभोक्ता समिति मार्फत सम्बन्धित चेपाङ परिवारलाई 1,70,45,000 रुपियाँ अनुदान उपलब्ध गराइसकेको भवन प्रविधि तथा अनुसन्धान तालिम केन्द्र हेटौँडाले जनाएको छ। प्रत्येक चेपाङ परिवारलाई सरकारको मापदण्ड अनुरूप आवास गृह निर्माण गर्न 1,54,000 तथा शौचालय निर्माण गर्न 10,000 अनुदान रकम उपलब्ध गराइएको बताइएको छ। प्रत्येक परिवारले आफ्नो घर निर्माण गर्न करिब 10,000 बराबरको श्रमदान गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रले जनाएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, कृष्ण अधिकारी हत्या प्रकरणमा दलहरूबीच देखिएको पछिल्लो विवादप्रति तपाईँ के भन्नुहुन्छ? ए सामान्य कुरा, बी देश पुनः द्वन्द्वमा जाने संकेत, र सी समाधानको विकल्प खोज्नु बेस। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 0063, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। मौसमहरू सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो।